हाँसो खोज्दा आँसु रोज्ने जीवन जिएछ, हाँसो खोज्दा आँसु रोज्ने जीवन जिएछ, आज आफ्नै जिन्दगीले धोका दिएछ। हाँसो खोज्दा आँसु रोज्ने जीवन जिएछ, आज आफ्नै जिन्दगीले धोका दिएछ। दिनहरू फेरिएछन् तर मन फेरिएन, दिनहरू फेरिएछन् तर मन फेरिएन। हाँसो खोज्दा आँसु रोज्ने जीवन जिएछ, आज आफ्नै जिन्दगीले धोका दिएछ। दिनहरू फेरिएछन् तर मन फेरिएन, बार बार त्यही दिन अझै सम्झिएछ। हाँसो खोज्दा आँसु रोज्ने जीवन जिएछ, आज आफ्नै जिन्दगीले धोका दिएछ। जिन्दगी सागर बिचा बिचैमा डुबेछ, पुरी बता सँगै उडेछ, खोला नाला सँगै बगेछ, पुरी बता सँगै उडेछ, खोला नाला सँगै बगेछ। जिन्दगी सागर बिचा हो, आज सहर्ष जिन्दगीले पन्छाइदियो मलाई, राम्रोसँग पौडनसम्म नजानेको म आफ्नै जिन्दगीको तलाउमा डुब्न पुगेँ। एउटा बगरको ढुङ्गा बनेर बग्दै गएँ र आज सहर्ष किनारमा पन्छिएँ। अझ भनौँ, पन्छाइदियो जिन्दगीको बाढीले मलाई टाढा पुर्याएर। सायद जमिनमा बसेर आकाशको सपना देख्नु हुँदैन थियो मैले। जब मैले आफ्नै जिन्दगी बिर्सेर कसैलाई सम्झिरहेँ तब थाहै पाइनँ मदेखि जिन्दगी टाढा भागेको। म सानो छँदा मेलामा हराए जस्तै आफ्नै जिन्दगीदेखि हराएँ आज म, र मलाई आफ्नो जिन्दगीले खोज्ने प्रयास पनि गरेन। म सानोमा हराउँदा मेरो परिवारले खोजे जस्तै, र भेटाउने पनि कोही भएन मेरो जिन्दगीलाई। संसारका हरेक मान्छेहरू परिवर्तनशील छन्। घुमिरहेको समय जस्तै गडगडाउँदो भेलले बगाउँछ कतिलाई, कति चिच्याउँछन् आफन्तबाट छुट्नु पर्दा। सब समयको खेल रहेछ मिलाउने र छुटाउने। बाइबलले भने जस्तै एउटा आशमा बसिरहनु पर्दो रहेछ मान्छे, कोही आउलान् अनि हराएको जिन्दगी सुम्पिएलान् भनेर। तर जिन्दगीभर कोही पनि नआउँदो रहेछ गुमेको जिन्दगी लिएर, बरु आफूसँग भएका मान्छेहरू पनि अनेक बहाना बनाएर पन्छिँदै जाँदा रहेछन्। सायद अब कहिले नआउने गरी आफ्नै जिन्दगीले त धोका दिन्छ भने अरू त सबै अस्थायी हुन्। सुखमा साथ दिने र दुःखमा अनेक बहाना बनाएर पन्छिने। यहाँ कसैको आँसु पुछ्न कोही जन्मेको छैन। सायद त्यसैले होला भगवान्ले दुईवटा हात दिएका छन् हामीलाई, आफ्नो आँसु आफैले पुछ्नको लागि। हो, यस्तै रहेछ जिन्दगी, कहिले रुवाउने, कहिले हँसाउने, र पत्तै नदी टाढा पुर्याउने। कल्पनामा हराउँदा टाढियो जिन्दगी, कसैको लागि भन्दै छाडियो जिन्दगी। कल्पनामा हराउँदा टाढियो जिन्दगी, कसैको लागि भन्दै छाडियो जिन्दगी। जब त्यही मान्छेले नै विश्वास तोडी गएपछि सम्हाल्छु भन्दा भन्दै उजाडियो जिन्दगी। कल्पनामा हराउँदा टाढियो जिन्दगी, कसैको लागि भन्दै छाडियो जिन्दगी। उजाड मेरो जिन्दगी, खुसियाली सबैसँग, उदास मेरो जिन्दगी। जिन्दगी बगरको ढुङ्गा भएछ, जिन्दगी बगरको ढुङ्गा भएछ। हो, गल्ती नै नगरेको सजाय भोग्दैछु म आज। जिन्दगीले पीडा बर्साउँदैछ, म सहर्ष नदुखीको अभिनय गर्दै लाचार भई हाँसिरहेको छु। पटक पटक रुवाउन खोज्छ, फेरि आँसुका धर्सा पहिल्याउँदै हाँस्न खोज्छु। आँसुहरू छचल्किन्छन् आँखाबाट, यादहरू पोखिन्छन् मनका पाखाबाट, मनलाई निस्रुक्क रुजाएर। आखिर जिन्दगी भन्नु नै के रहेछ र बाबी, एउटा अभिनय त रहेछ नि। रुँदा रुँदै पनि हाँस्नुपर्ने, मर्दा मर्दै पनि बाँच्नुपर्ने। खै कस्तो जिन्दगी पाएँ मैले, न त आँसु भरिएको छ भनेर ठोकुवा गर्न सक्छु, न त आफूलाई रुवाउने मान्छे सहर्ष परिचित गराउन सक्छु, यही हो मेरो जिन्दगीको दुश्मन भनेर। अह, कदापि सक्दिनँ म यसो गर्न, कदापि सक्दिनँ। धेरै यात्रा गरे जिन्दगीको, कहिले आफूले सोचेको पुगेर हाँसे, कहिले सजाएका सपनाहरू पत्पती आगोमा जलाएर बाँचे। खैर, यस्तै भयो जिन्दगीमा, बल्ल आज बुझ्दैछु बजारमा सामान किने जसरी पैसाले सम्बन्ध किन्ने बेला आएछ। अब त सित्तैमा कारोबार हुने मुटु आज पैसामा बिक्ने भएछ। सब जिन्दगीको कमाल, म सम्बन्ध खोज्दै हिँडे, तिमी पैसा खोज्दै हिँड्यौ। हो, यही फरक भइदियो तिम्रो र मेरो सोचाइमा। म हरेक सम्बन्धहरू सित्तैमा पाइन्छन् भन्छु, तिमी पैसाको पिठो फ्याँक्दै सम्बन्ध किन्ने प्रतिज्ञा गर्छौ। सायद यहीँनिर हाम्रो मन तराजुका दुई पाटाहरू जस्तै जोखियो, र पनि यसमा तिमी दोषी छैनौ। मेरो अन्तर आत्माले भन्दैछ, यसमा त मेरै पुरपुरो दोषी छ। आफ्नै सामान चोरी हुँदा अरूलाई के दोष दिनु भने जस्तै, आज सबैभन्दा ठुलो रमिता देखाइदियो आफ्नै जिन्दगीले, र पत्ते नदी कहाँ गयो थाहै भएन। आफ्नै जीवन अर्कैसँग ठोकिएर गएछ, परिपूर्ण थियो भन्थे पोखिएर गएछ। आफ्नै जीवन अर्कैसँग ठोकिएर गएछ, परिपूर्ण थियो भन्थे पोखिएर गएछ। जाँदा जाँदै सर्वस्व लुटाएर गयो सबै, आधा जीवन आधा मृत्यु जोखिएर गएछ। आफ्नै जीवन अर्कैसँग ठोकिएर गएछ, परिपूर्ण थियो भन्थे पोखिएर गएछ। पहाडको नदी सँगै बगी गयो जिन्दगी, खोजी हिँडे भिर पाखामा सागरको माझमा, खोजी हिँडे भिर पाखामा सागरको माझमा, जिन्दगी आगोमा साँच्चै नै न यता न उता, 90 डिग्रीमा छ ज्यान, चाहना अनेक दिन रात फिक्रीमा छ ज्यान, मायाको व्यापार निकै जम्क्या छ रे अचेल, आऊ लैजाऊ सस्तोमै बिक्रीमा छ ज्यान। कसैको सम्झनालाई मनमा अल्झाउँछ, एकैछिनमा जान्छ तर तहल्का मचाउँछ, आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बल्झाउँछ। प्रेमको जालमा परिरहनु भएको तपाईँ, कसैलाई एकहोरो माया गरिरहनु भएको तपाईँ, सँगसँगै प्रेम छुट्दा कहाँनिर गल्ती भयो भन्दै पुरपुरोमा हात राख्दै बसिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महेश भूषाल। आज पनि नाफा र घाटाको कारोबारसँगै तपाईँले बुझेको त्यही प्रेमको साझेदारी व्यवसाय गर्न आइपुगे सारथी लक्ष्मण घिमिरेसँगै। प्रेम बस्दा कसैसँग प्रिय हुन्छ याद, त्यति बेला सबैभन्दा सक्रिय हुन्छ याद, जब मङ्गलबारको रात लक्ष्मणसँगै महेश आउँछ, तब मन भरिएर मुटु छुन्छ याद। नमस्कार, सुस्वागतम कार्यक्रम नमेटिने यादको 27 श्रृङ्खला लिएर हामी एकैसाथ उपस्थित भइसकेका छौँ। प्राविधिक कक्षमा हुनुहुन्छ लक्ष्मण घिमिरे, त्यसै गरी आवाजमा छु म महेश भूषाल। कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। प्रेममा आधारित यस कार्यक्रममा हामी प्रेमसँग सम्बन्धित एउटा विषयमा रहेर कुराकानीहरू गर्छौँ, र सँगसँगै तपाईँका साहित्यिक रचनाहरू पनि सुन्छौँ। र आज 27 श्रृङ्खलामा छौँ हामी। 0774423181 यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुनेछ यदि तपाईँसँग गजल अथवा मुक्तकहरू छन् भने, र सँगसँगै तपाईँ फोन सम्पर्कमा आउनुहुने मध्येबाट उत्कृष्ट विशिष्ट एकजनालाई हामी एनटिसी गुरु साहिब राबरको रिसार्ज कार्ड छुट्याएका छौँ र जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धिकर्क छ ब्याङ्क रोडमा अवस्थित छ जहाँ डकुमेन्ट स्क्यानिङ इन्टरनेट फोन सेवा साइबरको व्यवस्था सँगसँगै सस्तो वाइफाई सेवा पनि सुचारु हुँदैछ त्यहाँबाट र तपाईँले रु दसदेखि आफूले चाहेको रकम सिधी आफ्नो मोबाइलमा रिचार्ज गर्न पनि सक्नुहुनेछ र महत्त्वपूर्ण कुरा त्यहाँबाट डिबी फारम भरिन्छ तपाईँको अमेरिका जाने सपना साकार हुनसक्छ तपाईँले प्लस टू पास गर्नुभएको छ अथवा एसएलसी दिएर सरकारी जब गर्दै हुनुहुन्छ भने त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ जहाँको प्रोप्राइटर हुनुहुन्छ उमेश गैरी त्यसै गरी हामीले गत हप्ताको उत्कृष्ट साथी छान्नुपर्ने हुन्छ गत हप्ताको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौँ उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना नेपाली नेपाल सिमानामा बलि चढेछ मातमा खुकुरी र बन्दुक नली चढेछ बाबु छोराको चिहान खन्छन् आफ्नै घर आँगनमा छोरी बलात्कृत हुन्छन् कली चढेछ नेपाली नेपाल सिमानामा बलि चढेछ मातमा खुकुरी र बन्दुक नली चढेछ बधाई छ विनोद पौडेल कपिल वस्तु जयनगर आठ गुरुसिङ्गीको साथी उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ सँगसँगै उहाँले जित्नुभएको छ एनटिसी गुरु साहिब राबरको रिचार्ज कार्ड र सौजन्य गरेको छ उमेश कनेक्सनले त्यसै गरी तपाईँ कार्यक्रम सुनिरहनु भएको छ तर कार्यक्रममा फोन लागिरहेको छैन अथवा तपाईँ साहित्यिक रचनाहरू लेख्न जान्नुहुन्न भने एसएमएस अनलाइन मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् यसलाई एसटिएन लिसन टाइप गर्नुहोस् एक स्पेस सुन्नुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9805783383 एसएमएस गर्नुहोस् एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसी गुरु स्वाइप प्रापरको रिचार्ज कार्ड र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सु सेन्टर जुन सन्देखेको छ ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ जहाँ पार्टी सुज स्पोर्ट्स सुज स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ र पर्सहरू र कोरियन पेलको बिक्री वितरण पनि गरिन्छ जहाँको प्रोप्राइटर हुनुहुन्छ कमन नेपाली र कोसिला नेपाली र त्यहाँ कन्ट्याक्ट नम्बर रहेको छ 9845777075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जुन सन्धिखर्क नौ चुत्राबेसी भूषाल पुगसँगै सटेको घरमा अवस्थित छ जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9847782921 9847796141 र 9847404063। हामीले सम्झिसकेका छौँ रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरूलाई म आजको विषयतर्फ एकैछिनपछि जान चाहन्छु यतिखेर कार्यक्रमको पहिलो सहभागी साथी पनि सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरिहालौँ हजुर नमस्कार नमस्कार हजुर को बोल्नुभयो कहाँबाट रेखा थापा आँसु है सन्धिखर्क कहाँबाट सन्धिखर्क हस्पिटल लाइनदेखि है अनि के गर्नुहुन्छ रेखाजीले सन्धिखर्कको हस्पिटल लाइनमा रहेर बस्दै हुनुहुन्छ अनि के लिएर आउनुभएको छ आजको बसाइमा हवस् सुरुवात गरौँ मच्छी रास भन्छन् दुन्द गाउँ घर आउँदिन भाइ मच्छी रास भन्छन् दुन्द गाउँ घर आउँदिन भाइ भइगयो तिमी नै गाउँ देउसी भैल गाउँदिन भाइ मच्छी रास भन्छन् दुन्द गाउँ घर आउँदिन भाइ सयपत्री मखमलीले पर्खिरहे होला नि झकमक्क फुल्दै सयपत्री मखमलीले पर्खिरहे होला नि झकमक्क फुल्दै मेरो हातले बिछिने रहर पुर्याउँदिन भाइ मच्छी रास भन्छन् दुन्द गाउँ घर आउँदिन भाइ जल्छ मुटु वियोगमा दाजुभाइ जगत्याम्य भइढल्दा जल्छ मुटु वियोगमा दाजुभाइ जगत्याम्य भइढल्दा अश्रुधारा बगिरहेछन् पल पलमा समयाउँदिन भाइ भइगयो तिमी नै गाउँ देउसी भएर गाउँदिन भाइ फर्किआउँछु भने हिँडेपछि हराइन्छ बाटोमै यहाँ फर्किआउँछु भने हिँडेपछि हराइन्छ बाटोमै यहाँ छैन अनुकूल वातावरण पाइला अब बढाउँदिन भाइ मेरो हातले दुखिने रहर पुर्याउँदिन भाइ हुने भयो भाइ तिम्रो तिहारमा निर्धारित हुने भयो भाइ तिम्रो तिहारमा निर्धारित आउँछु फर्की सबैतिर छायो पनि शान्ति रुवाउँदिन भाइ छ छैन भने कुन वातावरण पाइला अब पुर्याउँदिन भाइ मेरो हातले दुखी नै रह पुर्याउँदिन भाइ म चिरा छ फन्छन् दुन्द गाउँ घर आउँदिन भाइ अश्रुधा र बगिरहेछन् पल पलमा रुवाउँदिन भाइ द्वन्द मचिए पनि रमाउन पाइन्छ साथी सङ्गी भेट हुन्छन् माया कमाउन पाइन्छ द्वन्द मचिए पनि रमाउन पाइन्छ साथी सङ्गी भेट हुन्छन् माया कमाउन पाइन्छ तिहार मात्र एउटा यस्तो चाड हो नेपालीको मित्र बन्ने शत्रु घट्ने साइनो लगाउन पाइन्छ द्वन्द मचिए पनि रमाउन पाइन्छ साथी सङ्गी भेट हुन्छन् माया कमाउन पाइन्छ रेखाजी छुटिन्छौँ फेरि फेरि पनि आउँदै गर्नु होला नमस्ते रेखा थापा आँसु आउनुभएको थियो सन्देह खर्गबाट उहाँ पनि गइसक्नु भएको छ र म आजको विषयतर्फ जान चाहन्छु आजको हाम्रो विषय रहेको छ साँचो प्रेम गर्नेहरूले किन आफ्नो प्रेमको विगत कहिले भुल्न सक्दैनन् होला प्रेम कहिले बुढो हुँदैन हामी देख्छौँ कयौँको प्रेम आधा बाटोमा नै गएर टुङ्गिने गर्छ तर तिनीहरूको सम्बन्ध मात्रै टुङ्गिएको हो प्रेम टुङ्गिएको होइन प्रेमीहरू बुढाबुढी भएपछि पनि संयोगले कुनै बेला भेट हुन्छन् अनि सेतो कपाल मोटो मोटो पावरवाला चस्मा र केही कुप्रिएको शरीरको भार थाम्ने लौरीमा आफ्नो परिचय साटिसकेका भए पनि सहजै ठम्याउँछन् एकअर्कालाई सायद मनको नाताले होला त्यति बेला पुराना यादहरू सम्झिएर अर्कैपट्टि मुन्टु फर्काएर अगाउन्चे लुन सक्छन् तर पनि एकअर्कालाई छुन भने सक्दैनन् हो यसैलाई भनिन्छ क्यारे साँचो प्रेम जहाँ त्यागको अलौकिक अर्थ हुन्छ त्यस्तै धेरै प्रेमीहरूको त्याग देख्दा मलाई पनि यस्तो लाग्यो कि बाँच्नको लागि हावा पानी र खाना चाहिए जस्तै प्रेम पनि चाहिँदो रहेछ अझ भनौँ एकपटक निकै गाढा भएर धेरै टाढा हुने प्रेम किनकि धेरै सिकाउँदो रहेछ यस्तो प्रेमले विभिन्न तथ्यहरू र परिभाषाहरूलाई हेर्ने हो भने धन सम्बन्धी अध्ययन गर्ने शास्त्र भनेर चिनिने अर्थशास्त्रले पनि मान्छेको अत्यावश्यक आवश्यकतामा प्रेम पनि पर्छ भनेको छ तर हामी कहाँ त के भइदियो भने प्रेम भन्ने विषय नै अवैध जस्तो भइदियो गैर कानुनी जस्तो भइदियो जसलाई परिभाषित गर्ने प्रेमी प्रेमिकाहरू सधैँ समाजको नजरमा दोषी ठहरिन्छन् तर पनि समाज शत्रु हुँदाहुँदै पनि उनीहरू आफ्नो प्रेमलाई सफल बनाउन खोज्छन् म यो विषयलाई एकैछिनपछि जोड्नेछु यतिखेर कार्यक्रमको दोस्रो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई पनि स्वागत गरिहालौँ हजुर नमस्कार हजुर नमस्ते दाजु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट हजुर म गणेशपुर कपिल वस्तुबाट श्याम थापा मगर कपिल वस्तुबाट श्यामजी है हजुर नियमित रूपमा आउनुहुन्छ है हजुर फोन लाग्दा आसम्म आइन्छ अनि के गर्नुहुन्छ कपिल वस्तुमा श्यामजीले जबकै सिलसिलामा छु अहिले चाहिँ कार्यक्रम सुनिरहेको थिएँ कार्यक्रम सुनिरहनु भएको छ हजुर तपाईँ एकपटकको श्रृङ्खलामा विजेता पनि हुनुभएको थियो है विजेता होइन होला विजेता हुनु भएको छैन है हजुर अनि के लिएर आउनु भएको छ आजको विषयमा आज एउटा सानो गजल छ हवस् सुरुवात गर्नुहोस् मिलनको झिनो आज लिएर बाँचेको छु तिमी बिना एक्लैमा विरतिएर बाँचेको छु मिलनको झिनो आज लिएर बाँचेको छु हरपल तिम्रो साथ खोजिरहन्छ यो आत्माले हरपल तिम्रो साथ खोजिरहन्छ यो आत्माले जबरजस्ती सान्त्वना दिएर बाँचेको छु तिमी बिना एक्लै म विरतिएर बाँचेको छु सराबी त होइन म तर पनि आज भोलि सराबी त होइन म तर पनि आज भोलि तिम्रो याद मेटाउन थोरै पिएर बाँचेको छु जबरजस्ती सान्त्वना दिएर बाँचेको छु तिम्रो वियोगमा धुजा धुजा भएको छ मन तिम्रो वियोगमा धुजा धुजा भएको छ मन रातभर अनिदो बसी पिएर बाँचेको छु तिम्रो याद मेटाउन थोरै पिएर बाँचेको छु मुटुमा भक्कानु फुट्छ छाती चिरा चिरा हुन्छ मुटुमा भक्कानु फुट्छ छाती चिरा चिरा हुन्छ खाली एक मुठी प्राण अड्किएर बाँचेको छु रातभर अनिदो बसी पिएर बाँचेको छु कुन जन्मको कुकर्म हो आज मैले भोगिरहेको छु कुन जन्मको कुकर्म हो आज मैले भोगिरहेको छु आफ्नो मुटुसँग आफै छुट्टिएर बाँचेको छु खाली एक मुठी प्राण अड्किएर बाँचेको छु रातभर अनिदो बसी सिएर बाँचेको छु तिम्रो याद मेटाउन थोरै पिएर बाँचेको छु जबरजस्ती सान्त्वना दिएर बाँचेको छु मिलनको झिनवास लिएर बाँचेको छु नयनमा उनको चित्र सजाएर जान्छ जान्छ रात, मनका अनेक कुराले नै सताएर जान्छ रात। नयनमा उनको चित्र सजाएर जान्छ याद, मनका अनेक कुराले नै सताएर जान्छ याद। ठान्छ आफूलाई पागल आफ्नै मनले पनि, अनि त्यसमै सहमति जनाएर जान्छ याद जान्छ रात। नयनमा उनको चित्र सजाएर जान्छ रात, मनका अनेक कुराले नै सताएर जान्छ याद। श्यामजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। श्यामजी आउनुभएको थियो कपिल वस्तुबाट, उहाँ पनि गइसक्नु भएको छ। यसै गरी म तपाईँले पठाएका साहित्यिक रचनाहरूतर्फ कर्मश जान चाहन्छु। हामीलाई गजल पठाउने साथी हुनुहुन्छ विकास सुनवार, वाङ्ला साथ अर्लादी, हाल इन्डिया लेख्नुहुन्छ। राख बहिनी आफ्ना आँसु थमाएर तिहारमा, आउँछु पक्कै अर्को साल कमाएर तिहारमा। राख बहिनी आफ्ना आँसु थमाएर तिहारमा, आउँछु पक्कै अर्को साल कमाएर तिहारमा। झिलिमिली परदेशी साँझ दीपावली गर्नु, झिलिमिली परदेशी साँझ दीपावली गर्नु। खेल्नु भैलो दिदी बहिनी रमाएर तिहारमा, आउँछु पक्कै अर्को साल कमाएर तिहारमा। फोटो होला भित्तामाथि लाउनु टिका त्यसैमाथि, फोटो होला भित्तामाथि लाउनु टिका त्यसैमाथि। फोर्नु ओखर लोहोरोलाई समाएर तिहारमा, राख बहिनी आफ्ना आँसु थमाएर तिहारमा, आउँछु पक्कै अर्को साल कमाएर तिहारमा। विकास सुनवार, वाङ्ला साथ अर्लादी, हाल इन्डिया लेख्नुहुन्छ। यसै गरी अर्को मुक्तक रहेको छ विनोद आचार्य दाङबाङ साथ प्युठानको साथी। राजधानी त्यस्ता मान्छेको रहर बन्दैछ, भ्रष्टाचारी गुण्डाहरूको सहर बन्दैछ। राजधानी त्यस्ता मान्छेको रहर बन्दैछ, भ्रष्टाचारी गुण्डाहरूको सहर बन्दैछ। अमृत छर्दै जन्मिएका बुद्धको देशमा, अहिले त मान्छे मार्ने जहर बन्दैछ। राजधानी त्यस्ता मान्छेको रहर बन्दैछ, भ्रष्टाचारी गुण्डाहरूको सहर बन्दैछ। निकै मन छुने मुक्तक उहाँले एसएमएस अनलाइनमा पठाउनु भएको थियो, जसलाई पनि मैले कार्यक्रममा स्थान दिएँ। र यतिखेर कार्यक्रमको तेस्रो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? म दीपक अधिकारी छ। दीपक अधिकारी है? हजुर। कहाँदेखि बोल्नुभयो? वाङ्ला सालटानादेखि। वाङ्लाबाट है? हजुर। के गर्नुहुन्छ दीपकजीले वाङ्लामा? म यतिकै बस्छु। यतिकै बस्नुहुन्छ? अनि कार्यक्रम सुनिरहनु भएको छ? हजुर सुनिरहेको छु। अनि के लिएर आउनु भएको छ आजको बसाइमा? एउटा गजल छ। हवस् सुरुवात गर्नुहोस्। अर्घा खाँची घुमा हुने आज थियो मेरो, अर्घा खाँची घुमा हुने आज थियो मेरो। खरको छानो झुपडी बास थियो मेरो, छाडी गयो आज तिमीले मलाई एक्लै पारी। मायाको त्यो मह रास थियो मेरो, अर्घा खाँची घुमा हुने आज थियो मेरो। पराईको सिन्दुरभरि एक्लै तिमीले छोडे पनि, तिम्रो त्यो बिहेभित्र खास थियो मेरो। खरको छानो झुपडी बास थियो मेरो, कसो गरौँ के गरौँ अब एक्लो हुँदा, कसो गरौँ के गरौँ अब एक्लो हुँदा। तिम्रो त्यो मायामा नै सास थियो मेरो, मायाको त्यो महलमा रास थियो मेरो। भाइलाई साह्रो सार्ने हुन्न बिच्छ फेरि काँडा, भाइलाई साह्रो सार्ने हुन्न बिच्छ फेरि काँडा। तिमी जाने त्यही दिनमै नाश थियो मेरो, अर्घा खाँची घुमा हुने आस थियो मेरो, खरको छानो झुपडी बास थियो मेरो। के गर्ने खै संसार यस्तै छ, मायाको पनि त आकार प्रकार यस्तै छ। के गर्ने खै संसार यस्तै छ, मायाको पनि त आकार प्रकार यस्तै छ। जति नहोस् यस्तो भन्छौँ उति भइदिन्छ, जति नहोस् यस्तो भन्छौँ उति भइदिन्छ। बैमानी छ भन्छन् प्यार यस्तै छ, के गर्ने खै संसार यस्तै छ, मायाको पनि त आकार प्रकार यस्तै छ। दीपकजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। दीपक अधिकारी आउनुभएको थियो वाङ्लाबाट, उहाँ पनि गइसक्नु भएको छ। यसै गरी म तपाईँले पठाएका साहित्यिक रचनाहरूतर्फ कर्मश जान चाहन्छु। हामीलाई मुक्तक पठाउने साथी हुनुहुन्छ कमल पन्थी केरुङ्गा अर्घा खाँचीको साथी। दिल चोरेर होइन सोधेर लैजाऊ, फर्काउन मिल्दैन सोचेर लैजाऊ। दिल चोरेर होइन सोधेर लैजाऊ, फर्काउन मिल्दैन सोचेर लैजाऊ। मुटु लैजान्छौ या ढुकढुकी के लान्छौ, तिम्रै खुसीमा आफै रोजेर लैजाऊ। दिल चोरेर होइन सोधेर लैजाऊ, फर्काउन मिल्दैन सोचेर लैजाऊ। कमल पन्थी केरुङ्गा अर्घा खाँचीको साथी। यसै गरी अर्को मुक्तक रहेको छ सहयात्री सुरेन्द्र भण्डारी कैलालीको साथीको, एक्लो दिल भएको बेला आँसु तिलपिल भएको बेला, एक्लो दिल भएको बेला आँसु तिलपिल भएको बेला, छोडेर किन गयो भन त जिउनै मुस्किल भएको बेला, एक्लो दिल भएको बेला आँसु तिलपिल भएको बेला, सहयात्री सुरेन्द्र भण्डारी कैलालीको साथीको मुक्तक। यसै गरी अर्को मुक्तक रहेको छ पवन घरती मगर हाडहाडै गुल्मीको साथीको, काँडाले त केही पल बिजाउँदो रहेछ आवरणमा घाउहरू लगाउँदो रहेछ, काँडाले त केही पल बिजाउँदो रहेछ आवरणमा घाउहरू लगाउँदो रहेछ, फुल रोजे आँखा लोभी मन पापी भएर फुलले झनै भित्री मुटु दुखाउँदो रहेछ, काँडाले त केही पल बिजाउँदो रहेछ आवरणमा घाउहरू लगाउँदो रहेछ, पवन घरती मगर हाडहाडी गुल्मीको साथी। र यतिखेर कार्यक्रमको चौथो सहभागी साथी पनि सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई पनि स्वागत गरिहालौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? म राँचीको अर्घादेखि रञ्जित अधिकारी। अर्घा खाँचीको अर्घाबाट रञ्जित अधिकारी है? हजुर। के गर्नुहुन्छ रञ्जित जीले अर्घा खाँचीको अर्घामा? अहिले त सर यतिकै बस्दै हुनु। बस्दै हुनुहुन्छ हजुर। अनि कार्यक्रम सुनिरहनु भएको छ? हजुर एकदमै। कस्तो लाग्छ कार्यक्रम यहाँलाई? राम्रै छ हजुर। अनि के लिएर आउनु भएको छ आजको विषयमा? आज एउटा छोटो गजल छ, हवस् सुरुवात गर्नुहोस्। अन्य यसै आँखाबाट आँसु त्यसै झर्छ भने, अन्य यसै आँखाबाट आँसु त्यसै झर्छ भने, केही भन्नु छैन मलाई उसको माया मर्छ भने, चाहेको थिएँ उनलाई मैले, चाहेको थिएँ उनलाई मैले जीवन साथी बनाउन आफ्नो मान्छे भनेर नै, घात मलाई गर्छ भने, केही भन्नु छैन मलाई उसको माया मर्छ भने, विश्वासघात गर्यो तिमीले किन मलाई यसरी नै, विश्वासघात गर्यो तिमीले किन मलाई यसरी नै, खोला किन तराउनु आफै खोला तर्छ भने, आफ्नो मान्छे भन्नेले नै घात मलाई गर्छ भने, सँगै मर्ने सँगै बाँच्ने बाचा कसम गरेर नि, सँगै मर्ने सँगै बाँच्ने बाचा कसम गरेर नि, गोठालो किन लागिरहनु आफै खोला तर् आफै आफै तिमी चर्छौ भने, खोला किन तराउनु आफै खोला तर्छ भने, केही भन्नु छैन मलाई उसको माया मर्छ भने। हस् माया पाउँछु भनिकिन आश गरेको, आँसु दिने प्रेमको किन विश्वास गरेको, माया पाउँछु भनिकिन आश गरेको, आँसु दिने प्रेमको किन विश्वास गरेको, धेरै नाता नगासिँदै छुट्न पुग्छन् आज भोलि, धेरै नाता नगासिँदै छुट्न पुग्छन् आज भोलि, अर्कैको त्यो मुठुभित्र किन बास गरेको, माया पाउँछु भनिकिन आश गरेको, माया पाउँछु भनिकिन आश गरेको। रञ्जितजी छुटिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। रञ्जित अधिकारी आउनुभएको थियो अर्घाबाट, उहाँ पनि गइसक्नु भएको छ। यसै गरी म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ साँचो प्रेम गर्नेहरूले किन आफ्नो प्रेमको विगत कसैलाई कहिले भुल्न सक्दैनन् होला। नारीभित्र परिवारको खुसीमा आफू स्वतः खुसी हुन सक्ने बडो अजीबको तत्त्व सक्रिय हुन्छ। कहिलेकाहीँ यस्तै चपेटामा पर्छ पुरुषको प्रेम पनि। परिवारको खुसीमा ऊ खुसी हुन सक्छ भने उसको यस्तो खुसीमा त्यो पुरुष पनि खुसी हुन सक्नुपर्छ। गाह्रो होला तर सक्नुपर्छ। यस्तो परिस्थितिको त्यागले जिन्दगीमा अत्यधिक ठुलो महत्त्व राख्छ। मन मरेर पनि अमर भए जस्तै छुटिए पनि झनै गाढा हुन्छ यस्तो प्रेम। दुवैले बाध्यतावश अरूसँग सम्बन्ध सुरु गरे पनि मनबाट भने जिन्दगीभर एक अर्कालाई हटाउन सक्दैनन्। यसकै परिणामस्वरूप कतिले त आफ्नो सन्तानको नाम पनि उसैको नामबाट राखिदिने पनि गर्छन्। वास्तविकता भन्दैछु म, तपाईँलाई यस्तो लागे होला पनि जिन्दगीभर यस्तै तरह तरहका बहानाले सम्झिरहन्छन् एकअर्कालाई, अनि बल्झाइरहन्छन् मनको घाउ। किनकि अचेल जो कोही पनि प्रेममा छ, अझ भनौँ जो कोहीसँग पनि प्रेम गर्ने एउटा मुटु छ, यदि कोही अपवाद छ अर्थात् अहिलेसम्म प्रेम विषयबाट केही परै छ भने पनि उसँग पनि एउटा सपना चाहिन्छ, प्रेमको सपना, कोही आफ्नो भन्ने मनको मान्छे आफूसँग भएको सपना। यसलाई यसरी पनि बुझ्न सकिन्छ, प्रेमबाट भाग्ने मान्छे पहिले नै प्रेमदेखि अगाइसकेको हुन सक्छ, अब फेरि कहिले प्रेम भन्ने शब्दको आवश्यक नपर्ने गरी, तर कसैलाई पनि सम्झिरहेको पक्कै हुन्छ ऊ। हामी आजको विषयसँगै छौँ। हामी आजको कार्यक्रम नमेटिने यहाँसँगै छौँ, तपाईँ हुनुहुन्छ, हामी छौँ, हामीसँग, हामी छौँ तपाईँसँग। तपाईँ पनि आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-424-381 यो बाटो हामीले खुला गरिरहेका छौँ। यदि उत्कृष्ट हुनुभयो भने तपाईँले पाउनुहुनेछ एनडिसीको रु 100 बराबरको रिचार्ज कार्ड, र जसलाई सोझन नै गरेको छ उमेश कनेक्सनले, र महत्त्वपूर्ण कुरा त्यहाँबाट डिबी फारम भरिन्छ, तपाईँको अमेरिका जाने सपना साकार हुनसक्छ। तपाईँले +2 पास गर्नुभएको छ अथवा एसएलसी दिएर सरकारी जब गर्दै हुनुहुन्छ भने त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। जहाँको प्रोभाइडर हुनुहुन्छ क्रिस उमेश गैरी त्यसैगरी तपाईँ एसएमएस अनलाइनमा सहभागिता जनाए बापत दुईजना साथीले पाउनुहुनेछ एनडिसीको सही प्रापरको रिचार्ज कार्ड जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्नासु सेन्टर श्रीराम अर्घाखाँची सुनचाँदी पसल र हामी आजको कार्यक्रमको अन्तिम सहभागी साथीलाई फोन सम्पर्कमा लिने तयारीमा छौँ सायद आइसक्नु भएको छ आउनुहोस् उहाँलाई पनि स्वागत गरिहालौँ हजुर नमस्कार हजुर नमस्ते नमस्कार हजुर को बोल्नु भयो कहाँबाट अर्घाखाँचीको डिबर्नाबाट को भन्नुभयो शारदा मुखिया है हजुर के गर्नुहुन्छ शारदाजीले अर्घाखाँचीको डिबर्नामा यतिकै बस्दै हुनुहुन्छ हजुर कार्यक्रम सुनिरहनु भएको छ हजुर अनि के लिएर आउनु भएको छ आजको बसाइमा गजल हवस् सुरुवात गर्नुहोस् तिहार आयो भन्दै दाजु रोए होला परदेशमा तिहार आयो भन्दै दाजु रोए होला परदेशमा मेरी बहिनी भनी फोटो छोए होला परदेशमा तिहार आयो भन्दै दाजु रोए होला परदेशमा सँगै बस्ने साथीभाइ आउँदाखेरि नेपालमा सँगै बस्ने साथीभाइ आउँदाखेरि नेपालमा दुःख कष्ट काम कति भोगे होला परदेशमा मेरी बहिनी भनी फोटो एक वर्षमा आउने यो तिहारमा जान्छु घर भनी सोधे होला परदेशमा दुःख कष्ट काम कति भोगे होला परदेशमा घरमा आउन साउले नदिए पनि छुट्टी तिहारमा दिएको रुमाल धोए होला परदेशमा जान्छु घर भनी सोधे होला परदेशमा दिदी अनि बुबा आमा बहिनी दाइको परिवारमा दिदी अनि बुबा आमा बहिनी दाइको परिवारमा जान पाइन भनी आँसु रोए होला परदेशमा तिहार आयो भन्दै दाजु रोए होला परदेशमा मेरी बहिनी भनी फोटो छोए होला परदेशमा दुःख कष्ट काम कति भोगे होला परदेशमा जान्छु घर भनी सोधी रोए होला परदेशमा हजुर एउटा दुःख नरित्दै अर्को छायो फेरि यस्तै हो संसार एक्लो बनायो फेरि एउटा दुःख नरित्दै अर्को छायो फेरि यस्तै हो संसार एक्लो बनायो फेरि कसैलाई हँसाउन गरिब रुवाउन दसैँ जान नपाउँदै तिहार आयो फेरि एउटा दुःख नरित्दै अर्को छायो फेरि यस्तै हो संसार एक्लो बनायो फेरि शारदाजी छुटिन्छौँ फेरि पनि आउँदै गर्नु होला नमस्ते डिबर्नाबाट आउनुभएको थियो शारदा मुखिया र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ हामी एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ तपाईँलाई भनिरहेका छौँ मोबाइलको म्यासेज बक्समा जानुहोस् यसलाई एसडिएन लिसन टाइप गर्नुहोस् एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9805783383 एसएमएस गर्नुहोस् एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनडिसीको सय बराबरको रिचार्ज कार्ड र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सु सेन्टर जुन सन्धिखेरको छ ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ जहाँ पार्टी सुज स्पोर्ट्स सुज स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ र पर्सहरू र कोरियन बेलको बिक्री वितरण पनि गरिन्छ जहाँको प्रोपराइटर हुनुहुन्छ कमल नेपाली र कोशिलो नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9845777075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जुन सन्धिखर्क नौचुत्रा बेसीमा अवस्थित छ जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ जहाँको प्रोपराइटर हुनुहुन्छ कृष्ण एन चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9847182921 9873761 र 9847440663। तपाईँ सुन्दै गर्नुहोस् रेडियो देउराली हामी एकैछिनपछि आउनेछौँ उसकै छुमा जहाँ छोड्यौ तिमीले मलाई त्यही छु उसकै छुमा तिम्रा यादमा मागिरहेका तिम्रा छुमा ज चाह छोड़ो तिमीले मलाई छु म तपाईँ आजको कार्यक्रम नमेटिने याजसँगै हुनुहुन्छ तपाईँ हुनुहुन्छ हामीसँग हामी छौँ तपाईँसँग करिब करिब 45 मिनटको यो समय अवधिभर तपाईँसँग रहेर साथ दिउँ तपाईँले पनि हामीलाई साथ दिनुभयो तर समय गतिशील छ भन्छन् त्यसैले पनि हामी तपाईँको साथबाट छुटिने बेला आइसकेको छ तर त्योभन्दा अगाडि म एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्न चाहन्छु र आज एसएमएस अनलाइनमा 241 एसएमएस हामीलाई प्राप्त भए म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु एसएमएस गर्ने साथीहरूलाई र रिचार्ज कार्ड पाउने साथीको नाम म वाचन गर्दैछु बधाई छ गुल्मी वामी टक्सारको साथी कैलाश बन्जाडेलाई त्यसै गरी अर्को साथी हुनुहुन्छ पाल्पा कैलाश नगरको साथी आयुषा लामिछाने दुबईलाई बधाई तपाईँ कुला प्रथाद्वारा चुनिनु भएको छ सँगसँगै रिचार्ज कार्ड सौजन्य गरेको छ रिवर्नासु सेन्टर त्यसै गरी श्रीराम अर्घा खाँची सुनचाँदी पसल आभारी छु रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरूप्रति र हामी कार्यक्रमको अन्तमा छौँ यति जेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद कसै कसैले पहिलोपटकको सुन्नुभयो कार्यक्रम तपाईँलाई विशेष आभार त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ यो हप्ता पनि तपाईँको फोन लागेर निराश नहुनुहोस् अर्को हप्ता तपाईँको पालो त्यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद सामुदायिक रेडियो देउराली 101 MHz मिडिया चोक सन्धिखर गर्गाखाँची त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद DEURALI देउराली NAMETINE नमेटिने YAD याद र मेरो व्यक्तिगत पेज facebook.com/महेश भुसाल गजल सिङ्गरमा पनि पठाउन सक्नुहुनेछ र हामी भोलि फेसबुकमा पनि राख्नेछौँ यो कार्यक्रम तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष आभार प्रकट गर्दै शान्तिका अग्रदूत गौतम बुद्धको यो भनाइ छोड्दै म महेश भुसाल पनि अर्को हप्तासम्मको लागि ओझेल भन्न चाहन्छु तिमी पनि अरू मानिस जस्तै हौ तिमीलाई जस्तै पीडा अरूलाई पनि हुन्छ त्यसैले अरूलाई कष्ट हुने काम भुलेर पनि नगर शान्तिका अग्रदूत गौतम बुद्धको यो भनाइसँगै जान्छु खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु अर्को हप्ता मङ्गलबारको रात लिएर आउनेछु नमस्कार सकिने यो जिन्दगी किन